बजाउँथे बाँसुरी बट्थ्यो छक्क लाग्थ्यो, बजाउँथे बाँसुरी बट्थ्यो छक्क लाग्थ्यो, हँसाउँथे बाँसुरी हाँस्थ्यो छक्क लाग्थ्यो। रुवाई अनि बजाइमा खुसी दर्दत हुन्थ्यो होला, रुवाई अनि बजाइमा खुसी दर्दत हुन्थ्यो होला, रुवाउँथे बाँसुरी रुन्थ्यो छक्क लाग्थ्यो। निर्जीव त्यो सजीव लाग्थ्यो उत्याउलो बजाउँदा, निर्जीव त्यो सजीव लाग्थ्यो उत्याउलो बजाउँदा, खेलाउँथे बाँसुरी फुल्थ्यो छक्क लाग्थ्यो। सुमसुमाउँदा बाँसुरीलाई मट्याउने लक्ष्य बनाई, सुमसुमाउँदा बाँसुरीलाई मट्याउने लक्ष्य बनाई, डुलाउँथे बाँसुरी डुल्थ्यो छक्क लाग्थ्यो। पाउँथे साथ बोल्दा सँगै माया कति कति, पाउँथे साथ बोल्दा सँगै माया कति कति, बोलाउँथे बाँसुरी बोल्थ्यो छक्क लाग्थ्यो। बजाउँथे बाँसुरी बज्थ्यो छक्क लाग्थ्यो, हँसाउँथे बाँसुरी हाँस्थ्यो छक्क लाग्थ्यो। कृष्ण प्यासी झापाबाट पठाउनु भएको उहाँको गजल सँगै कार्यक्रम साहित्य सङ्गीत मनको आवाज भित्र हामी प्रवेश गरिसकेका छौँ। कार्यक्रम साहित्य सङ्गीत मनको आवाज सुनेर बस्नुभएका सम्पूर्ण समस्त बुबामा दाजुभाइ तथा दिदी बहिनीहरूलाई, प्राविधिकमा आनन्दराम खड्का र म सञ्चालक कृष्ण सोटेङ्गीको एकैसाथ नमस्कार टक्राउन चाहन्छु। सर्वप्रथम नेपालीहरूको नयाँ वर्ष 2072 हामीहरूले घर दैलोभित्र प्रवेश गराइसकेका छौँ। त्यस उपलक्ष्यमा म तपाईँहरूलाई आकाश जस्तै फराकिलो होस् विचार, सागर जस्तै गहिरो होस् धारा, सगरमाथा जस्तै उच्च रहोस् भावना पुरा होस् मनभित्रका हरेक चाहना, नयाँ वर्षको यही छ शुभकामना। तपाईँ र तपाईँको परिवारजन तथा आफन्तजनहरूमा नव वर्ष 2072 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। ढिलै भए पनि यस साहित्य सङ्गीत मनको आवाज कार्यक्रमको तर्फदेखि र मेरो व्यक्तिगत तर्फबाट यो रात्रिकालीन सँगै तपाईँहरू सिरक मुनि न्यानो भनेर यो कार्यक्रम साहित्य सङ्गीत मनको आवाज सुनेर बसिरहनु भएको छ र कहिले आउला मेरो गजल कविता कथाहरू भनेर प्रतीक्षामा पनि बसिरहनु भएको होला र आफ्नो आफन्त साथीभाइहरूलाई पनि लिएर ल है आज यस साहित्य सङ्गीत मनको आवाजमा मैले मेरो रचना पठाएको छु, आज पक्कै पनि प्रसारण हुन्छ होला भनेर उहाँहरूलाई पनि तपाईँहरूले साथमा सँगै लिएर बस्नुभएको होला। तर पनि तपाईँहरूका लेखहरू पढ्न सक्लान् यदि तपाईँहरूले आफन्तजनहरूलाई र साथीभाइहरूलाई लिएर बस्नुभएको छ, तपाईँको गजलहरू म वाचन गर्न पाइनँ भने फेरि अर्को हप्तामा तपाईँको गजलहरूलाई म वाचन गर्नेछु र म क्रमश वाचन गर्दै जाँदाखेरि तपाईँहरूको गजलहरू पढ्न सक्छ र यस हप्तामा नपरे पनि अर्को हप्तामा पक्कै पर्नेछ र तपाईँहरूका लेख रचना पठाउँदै गर्नुहोला। गत हप्तामा जस्तै यो हप्तामा पनि धेरैभन्दा धेरै गजल रचनाहरू धेरै परिरहेका छन्, म क्रमश वाचन गर्नेछु र तपाईँहरूलाई यो जानकारी गराउन चाहन्छु कि तपाईँका लेख रचनाहरूलाई पठाउनको लागि मेरो यस कार्यक्रमको इमेल छ saitya.sangeet@gmail.com र krishna.sartunge@yahoo.com। फेरि पनि म तपाईँहरूलाई भन्न चाहन्छु saitya.sangeet@gmail.com krishna.sartunge@yahoo.com मा तपाईँहरूले पठाउन सक्नुहुन्छ। तपाईँका लेख रचनालाई म वाचन गर्नेछु यो मिठो साङ्गीतिक आवाज सुन। हेर्दा कसैलाई गाह्रो हुन्छ यो मनलाई तिमीले कुर्दा कसैलाई साह्रो हुन्छ यो तनलाई तिमीले हेर्दा कसैलाई गाह्रो हुन्छ यो मन तपाईँहरूको रचनाहरूलाई अगाडि बढाउन चाहन्छु। म एक पत्र उठाइहाले, उहाँको कविता परेको छ। उहाँको नाम रहेको छ टङ्क बहादुर छाक्री मगर भनेर भन्नुहुन्छ, रोल्पादेखि। हाल उहाँ साउदी अरबमा हुनुहुँदो रहेछ। उहाँले कविता पठाउनु भएको छ। उहाँको कविताको शीर्षक छ कसले बुझ्ने नेपालको व्यथा भनेर भन्नुभएको छ। अब म उहाँको कवितालाई अगाडि बढाउन चाहन्छु। वर्षा याममा हुरी चल्दा बाछिता छिर्ने खरले छाएको झुपडी हेर्न नव सन्ततिहरूको सुन्दर भविष्य निर्माण गर्न मुटुभरि दुःखको भारी बोकेर साथ समुद्र तर्ने नेपालीको पीडा कसले हेर्ने हो यहाँ ए सरकार सत्य सत्य बताइदियो कसले हेर्ने हो यहाँ आफ्नो देशमा रोजगार खोज्दा खोज्दै कहिले कतै पनि रोजगार नपाउँदा युद्धमा पराजय भोगेको सेना चाहिँ थकित भएर भोको पेटलाई पाल्न अनि नाङ्गो शरीरलाई टाल्न आफ्नो देशसँग बिछोड भएर विदाईको हात हल्लाउँदै आँसुको धारा बगाउँदै खाडी मुलुकमा झर्ने नेपालीको वेदना कसले सुन्ने हो यहाँ ए सरकार सत्य सत्य बताइदेऊ कसले सुन्ने हो यहाँ। मरुभूमिको निर्जन बगरमा अर्काको दबावभित्र पसिना बगाउँदा बगाउँदै आफ्नो देश र घर परिवारको यादमा तोलाउँदा तोलाउँदै खजुरको रुख मुनि र समुद्रको छालमा सिखारीको गोली लागेर कल्याणम ढालेको मृग झैँ ढल्ने नेपालीको व्यथा कसले बुझ्ने हो यहाँ। ए सरकार सत्य सत्य बताइदेऊ कसले बुझ्ने हो यहाँ भनेर भन्ने हुनुहुन्थ्यो उहाँको कवितामा। र साह्रै मिठो छ, उहाँ आफ्नो देशमा बेरोजगार भएर विदेशमा आफ्नो पसिना आफ्नो श्रम आफ्नो सिपहरूलाई पोखिरहनु भएको छ दुःखमा। र यो पीडा र यो दुःख कसले बुझ्छ, सरकारहरूलाई सूचना र चेतावनी दिँदै हुनुहुन्थ्यो तङ्ग बहादुर झाँक्री मगरले। उहाँको साह्रै मिठो छ कविता। म धन्यवाद पनि दिन चाहन्छु, तपाईँको उत्तरोत्तर प्रगतिको शुभकामना पनि व्यक्त गर्न चाहन्छु। र आगामी दिनहरूमा तपाईँको पत्रहरू पनि पठाउनु नभुल्नुहोला भन्न चाहन्छु। र अब फेरि म अर्को पत्रलाई म उठाउँछु। उहाँको नाम रहेको छ दिलकुमार एक्ली धरान भनेर भन्नुहुन्छ। उहाँको गजललाई म अगाडि बढाउन चाहन्छु। आगनीमा बज्यो उनको नौमती धुन आज, आगनीमा बज्यो उनको नौमती धुन आज, पराई भने आउँदैछ ती हातलाई छुन आज। निमन्त्रण पठायो लेखी मेरै नाममा, निमन्त्रण पठायो लेखी मेरै नाममा, दुखी बनी आए उपस्थित हुन आज। तिमीले भन्दा छाडे थिए जात रक्सी चुरोट पिउन, तिमीले भन्दा छाडे थिए जात रक्सी चुरोट पिउन, पिउँदा पिउ पिउ लाग्या छ एक्लो हुँदा हुन आज। सँगै खोली कबड्डी वालापन बिताएको, सँगै खेली कबड्डी बालपन बिताएको, भुलेछौ बिर्सिएछौ आमाले दिएको विदेहीमा के नै दिउ र आँसु मात्र बाँकी रहे, समर्थन छैन मेरो टिपी देऊ जुन आज। आगनीमा बज्यो उनको नौमती धुन आज, पराई भने आउँदैछ ती हातलाई छुन आज भनेर भन्दै हुनुहुन्थ्यो उहाँको गजलले दिलकुमार एक्ले ध्यानदेखि। उहाँले यो पत्र पठाउनु भएको रहेछ, साह्रै मिठो छ। उहाँले आफ्नो बाल्यकालमा सँगै खेलेको हुर्केको र फेरि उहाँलाई छोडेर अनन्त्र अर्कैको हात थमाउन गइसकेको अवस्था जनाउँदै हुनुहुन्थ्यो यस गजलमा। र साह्रै मिठो छ तपाईँको गजल, खुसी लाग्यो। फेरि आगामी दिनहरूमा पनि तपाईँहरूको लेख रचनालाई पठाउन नभुल्नुहोला भन्न चाहन्छु। र म तपाईँहरूलाई फेरि पनि तपाईँहरूका लेख रचना पठाउनको लागि मेरो इमेल रहेको छ, यस कार्यक्रमको इमेल रहेको छ saitya.sangeet@gmail.com, krishna.sartinge@yahoo.com पठाउन नभुल्नुहोला तपाईँका लेख रचनाहरू। तपाईँका लेख रचनाहरू धेरै भन्दा धेरै नै छन्, म क्रमश उत्थान गर्दै जानेछु। र अब फेरि म अर्को पत्रलाई उठाउन चाहन्छु। मनभित्र भनेर भन्नुहुन्छ उहाँको भावना। सूर्य विक्रम याक्खा मोरङदेखि पठाउनु भएको रहेछ। हाल उहाँ साउदी अरब रियादमा हुनुहुँदो रहेछ। म उहाँको भावनालाई अगाडि बढाउन चाहन्छु। म भित्र गुम्सिएको छ कयौँ व्यथाहरू, म भित्र गुम्सिएको छ कयौँ व्यथाहरू, निस्पष्ट ढोवामा त्रिहिम त्रिहिम काकाकुल्लहरू म भित्रै भित्र भित्रै मायालुका सम्झनाहरू खुम्चिएका छन्, सपनाका ताजमहल ठटिएका छन्, अनि कल्पनै कल्पनामा यो संसार सजिएका छन्। म भित्र डडनट घटनाहरू भिडै भिडमा झुकेको छ, ती गाउँ सहर र बस्ती बस्तीहरूमा चिहारिएको छ। म भित्र ऊ लुकेको छ, सधैँ सधैँ छाया पनि ढुकिएको छ, भनेर भन्ने हुनुहुन्थ्यो सूर्य विक्रम याखा। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। फेरि पनि आगामी दिनहरूमा तपाईँको पत्र अवश्य पनि आउनेछ, र लेखन शैली लेखन कार्यहरू र साहित्यमा तीव्र रूपमा बढ्नु भएको छ, साह्रै खुसी लाग्यो। र आगामी दिनहरूमा पनि तपाईँको कलमहरू सदा सदाको अगाडि लम्किने जाओस् भन्न चाहन्छु, शुभकामना पनि व्यक्त गर्न चाहन्छु सफलताको। र यसै क्रममा फेरि म तपाईँहरूमा आज अर्को साङ्गीतिक आवाज जोड्न चाहे, फेरि पनि यो साङ्गीतिक आवाज सुनौ, त्यस पछाडि तपाईँहरूका लेख रचनालाई उत्थान गर्ने नै छु। I don't know. सङ्गीतकारहरू सुनिसक्यौँ। अब म फेरि अर्को पत्रलाई उठाउन चाहन्छु। मेरो हातमा एक पत्र परेको छ, दिल बहादुर रेशमी प्रालमी गुल्मीदेखि उहाँले पठाउनु भएको रहेछ। उहाँको पत्रलाई म वाचन गर्छु। तर उहाँले मलाई आग्रह गर्नुभएको रहेछ, तर उहाँले के लेखेर आग्रह गर्नुभएको रहेछ म तपाईँहरूमा वाचन गर्छु। कृष्ण सर, तपाईँको आवाज साह्रै मिठो छ, अवश्य पनि तपाईँको लक्ष्य जहाँ पुग्ने सोच गर्नुभएको छ सफल हुन्छ। र मैले तपाईँको गीत सुनेको थिएँ, साह्रै मिठो र सुमधुर आवाजमा सोचिएको रहेछ, र अभिनय पनि साह्रै राम्रो र सिरियसमा गर्नुभएको रहेछ। बधाई छ, सफलताको शुभकामना। यदि समय मिल्छ भने तपाईँको गीत एकल आवाजमा तपाईँको आवाजमा गाइदिनुहुन्छ कि भनेर भन्दै हुनुहुन्छ दिलबहादुर रेशमीले। साह्रै खुसी लाग्यो उहाँलाई, जो मेरो गीत सुनिदिनु भएको थियो र मूल्याङ्कन सुझाव सल्लाह र प्रतिक्रिया पनि दिनुभएको छ, र हौसला पनि अझै उच्च उच्च हौसला बनाइदिनु भएको छ। उहाँलाई मेरो तर्फदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र तपाईँ हाम्रो लागि नै हो, तपाईँहरूका सुझाव सल्लाह र प्रतिक्रिया नै हो, तपाईँको आदेशलाई नै पालना गर्दै हामी यस कार्यक्रमलाई अझै रोचक र सौन्दर्य पार्नेछौँ। तपाईँले जे जे भन्नुहुन्छ त्यो हामी गरिहाल्छौँ नि, समय हामी मिलाएर भए पनि कसरी हुन्छ। तपाईँ हाम्रै कार्यक्रम हो यो, साहित्य सङ्गीत मनको आवाज, तपाईँकै लेख रचना तपाईँको आवाजहरूलाई नै हामीहरूले पालना र कदर गर्दै अगाडि लानेछौँ। त्यसैले तपाईँले मेरो आवाजमा गीत सुन्न आग्रह गर्नुभएको रहेछ र गाउन पनि आग्रह गर्नुभएको रहेछ, जो तपाईँको आदेशलाई म पालना गर्छु। जस्तो हुन्छ त्यस्तै स्वीकार दिनुहोला। म एक टुक्कामा मात्र गाउनेछु म्युजिकको साथमा, तर यो गीतमा मलाई साथ दिनुभएको थियो आदरणीय दाजु खुमन अधिकारी, आदरणीय दिदी देवी घरती र म कृष्ण सरटुङ्गे। मेरो आवाज थियो र शब्द मेरै थियो भने लय रमेश बाबु परियारले बनाउनु भएको थियो। यो गीतलाई निर्जला म्युजिक प्रणालीले प्रकाशित गरेको छ। तपाईँहरूलाई यो पनि आग्रह गर्न चाहन्छु। स्वीकार्नुहोस् यो मेरो मिठो गीत। Oh, my God. गए थे हजुर म यो मेरो एक टुक्कामा गीत गाएँ जस्तो हुन्छ त्यस्तै स्वीकार दिनुहोला किनकि आज मेरो स्वास्थ्यले पनि त्यति साथ दिइरहेको छैन र फेरि म यसै गरेर अर्को पत्रलाई उठाउन चाहन्छु विष्णु माया सर्टुङ्गे मगर गुल्मीदेखि पत्र पठाउनु भएको रहेछ उहाँको गजल रहेको छ त्यो गजललाई म वाचन गर्न चाहन्छु तिमीले नै बताऊ मलाई कहानी पुरानो तिमीले नै बताऊ मलाई कहानी पुरानो आज भोलि हरायो खै जवानी पुरानो धानेमा बसी प्रेमको कसम भुलेको कहाँ छु र धानेमा बसी प्रेमको कसम भुलेको कहाँ छु र मुटुमा सजाइ राखेको छु धानी पुरानो खुसी छु तिम्रो चोखो माया पाउँदा म खुसी छु तिम्रो चोखो माया पाउँदा म नबदल्नु है तिमीले त्यो बानी पुरानो ताजा म भएछु भने नबिर्से तिमीले दिएको कोसेली ताजा म भएछु भने नबिर्से तिमीले दिएको कोसेली छ बाँकी त्यो मात्रै निशानी पुरानो तिमी नै बताऊ मलाई कहानी पुरानो आज भोलि हरायो खै जवानी पुरानो भनेर भन्दै हुनुहुन्छ यस गजलमा विष्णु माया सर्टिङलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु मिठो छ र सफलताको पनि कामना गर्न चाहन्छु अझै उत्तर प्रगतिको शुभकामना दिन चाहन्छु र तपाईँका पत्रहरू साहित्य सङ्गीत मनको आवाज कार्यक्रममा आइरहोस् र टुटाउने काम चाहिँ नगर्नुहोला सम्झिँदै गर्नुहोला भन्न चाहन्छु र अब अन्त्य भइसकेको छ समयले पनि नेटवर्क काटिसकेको छ र प्राविधिकमा रहेर नन्दराम खड्का सरले हात हल्लाइराख्नु भएको छ र रात बत्ती पनि बालिराख्नु भएको छ झिलिप झिलिप बालिराख्नु भएको छ उहाँले इसारा दिँदै हुनुहुन्छ कृष्ण सर अब हाम्रो यस कार्यक्रमलाई छुट्याइएको आधा घन्टा बितिसक्यो सिद्धिसकेको छ अब हामी कार्यक्रमदेखि छुट्नुपर्छ है भनेर भन्नुभएको छ र हामी समयलाई पनि ख्याल गर्नुपर्ने हुन्छ त्यसैले म तपाईँहरूबाट बिदा हुन चाहन्छु यो मिठो साङ्गीतिक आवाज छोड्दै यस हप्तालाई तपाईँहरूमा बिदा हुँदै अर्को हप्तामा फेरि भेट हुने बाचा गर्दै बिदा हुन चाहन्छु शुभ रात्रि शुभ दिन शुभ रहोस् तपाईँका हरेक पल हरेक दिनहरू धन्यवाद So मलाई तिमी हात देऊ सहारा बनी साथ देऊ सहारा बनी साथ देऊ